टेक्निसियन पार्टनर राज पौडेल सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्ज। वेल, एभ्री स्याटरडे आफ्टर 1 PM को अर्पण खबर फर्स्ट आउने गर्दथ्यो भने आज अर्पण विशेषले गर्दाखेरि कार्यक्रम केही बेर ढिलो भएको छ। खैर, केही छैन, तपाईँको माझमा आएको छु आज पनि नेपाली पप सङ्गीतको साथमा। र यो साताभरि पप गीतको क्षेत्रमा कहाँ कहाँ के भयो भन्ने कुराहरूको पनि इन्फर्मेसन राख्छु। तपाईँ यति बेला रेडियो अर्पण 104.5 मेगा सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np एकैसाथ सुनिराख्नु भएको छ प्रोग्राम पप ग्यालरी। पप ग्यालरीमा फर्स्ट सङ्ग प्लेआउट गर्छु। आज मसँग 4 सङ्गमध्ये 2 सङ्ग निकै नै मेलोडियस र केही पुरानो छन् भने 2 सङ्ग चाहिँ रेडियो अर्पणमा पनि बस्नु भ्याइसकेको छैन। सो सङ्गहरू तपाईँको माझमा प्लेआउट गर्छु। यति बेला पनि पप ग्यालरीमा फर्स्ट सङ्ग प्लेआउट गर्छु, ब्रोसिस ब्यान्डको बस सुन्दरी तपाईँको लागि। ओके, वर्ष सुन्दरी बाई ब्रोसिस ब्यान्ड तपाईँको माझमा फ्लेआउट गरिरहेकै छौँ। र यो सङ्गलाई हामीले पुरा बजाउनु भने भ्याएनौँ आज भने हामीसँग समय थोरै छ, त्यसैले अब कुरा गरौँ। यति बेला गायक हेमन्त शर्मा बेहाल छ। बेहाल छ भन्ने बित्तिकै डराउनु पर्दैन। गायक हेमन्त शर्माको आफ्नै शब्द तथा सङ्गीतको नयाँ गीत बेहाल छ मेरोको म्युजिक भिडियो यही सोमबारदेखि युट्युबमा अपलोड भएको छ। आलोक नेमुनद्वारा निर्देशित उक्त म्युजिक भिडियो युट्युब र नेपाली टेलिभिजन च्यानल मार्फत एकै दिन सार्वजनिक गरिएको हो। म्युजिक भिडियोमा नायक अमिर गौतम तथा मोडल अस्मिता सिलवालले अभिनय गरेका छन्। आजभोलि पप सङ्गहरूमा पनि नेपाली फिल्म जगतका हस्तीहरू चाहिँ देखा पर्न थालेका छन्। वेल फ्रेन्ड, फेरि कुरा गरौँ अर्को एउटा सङ्गको। यो आँखाले गायक रमेश राई तथा गायिका रेणु मोक्तानले गाएको नयाँ गीत यो आँखालाईको म्युजिक भिडियो यसै साथै युट्युबमा अपलोड गरिएको छ। पोखरामा छायाङ्कन गरिएको यो भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन् भने भिडियोमा पोखराका मोडलहरू राजन, सरु तथा कोपिलाले अभिनय गरेका छन्। वेल फ्रेन्ड, मसँग वाइड इभेन्ट नेपालको बारेमा पनि सठिक इन्फर्मेसन छ, सँगसँगै बफिन्स 98 पनि यसको बारेमा पनि म सठिक इन्फर्मेसन तपाईँको माझमा राख्छु। यति बेला पनि फेरि पनि नेक्स्ट सङ्ग सुन्नुपर्ने हुन्छ। यो सङ्ग चाहिँ निकै नै नयाँ हो, तपाईँको माझमा रेडियो अर्पणबाट फ्लेआउट पनि भएको छैन। अबको क्रममा राख्छु झ्याप्पै रोकिए, राज तमाङ मनिषा पोखरेलको एल्बम बेस्ट अफ राजमा रहेको सङ्ग झ्याप्पै रोकिए। Thank you. भोलि पनि यही भेटौँ, आजलाई भन्दो के हो न, भोलि पनि यही भेटौँ, आजलाई भन्दो के हो न। पनि यही भेटु आजलाई भन्द के हो न। वार्तालाप लाइक दोहोरी म्युजिक इन दिस सङ वेल झ्यापै रोकिए राज तमाङ अनि मनिषा पोखरेल भोकलमा बेस्ट अफ राजबाट तपाईँको माझमा निकै नै ब्युटिफुल न्यू नम्बर तपाईँको लागि राखिसकेको छु भने अझै दुईवटा सङ्ग बाँकी छ, दुईवटा सङ्गमा एउटा सङ्ग पुरानो फरेभर छ भने एउटा न्यू सङ्ग तपाईँको माझमा अझै प्ले आउट गर्नेछु। र यति बेला भने कुरा गर्छु वाइड इभेन्ट नेपालको। जेठ 20 मङ्गलबारदेखि वाइड इभेन्ट नेपाल शीर्षकमा देशव्यापी साङ्गीतिक कार्यक्रम हुने भएको छ। सहन मुभी मेक्स मेकर्स एन्ड स्टेज डेकोरले आयोजना गर्ने कन्सर्टमा गायकहरू युवराज चौलगाई, कमल खत्री, निरेन शाही, अनुप्रस्त, रूपक डोटेल, गायिका बुनु राई मानन्द र आकाङ्क्षा बस्यालका साथमा नायिका सुषमा कार्की पनि सहभागी हुँदैछन्। जेठ 20 गतमा दमकबाट प्रारम्भ हुने यो लाइभ कन्सर्ट 21 काकडभिट्टा, 22 इटहरी, 23 हेटौँडा, 27 सितौन र 28 बुटोल, 30 महेन्द्रनगर, असार 1 पोखरा र असार 4 and 5 काठमाडौँ तथा ललितपुरमा प्रस्तुत हुने बताएका छन् आयोजकहरूले। वाइड इभेन्ट नेपालको यो साङ्गीतिक यात्रा सफल रहोस् हाम्रो पनि शुभकामना छ। वेलफ्रेन्ड, मसँग अझै बफिन्स 98 बारेमा सठिक इन्फर्मेसन रहेको छ, तर त्योभन्दा अगाडि तपाईँको माझमा प्ले आउट गर्छु फरेभर सङ हङकङ पोखरा बाई कन्दर ब्यान्ड। फापुरे को डंगुर माया भयो, अमीलो अंगुर हंकंग पोखरा, निर्मोही आफ्नो को छर ए हंकंग पोखरा, निर्मोही आफ्नो को छर। यू त हैना फापुरे को डंगुर माया भयो, अमीलो अंगुर हंकंग पोखरा, निर्मोही आफ्नो को छरा ए हंकंग पोखरा, निर्मोही आफ्नो को छरा। रोपी न बोल मरमैमा विदेशी दिनु लेखियो कर्मैमा बाला रोपी ना बोल मर्मैमा जुत होइन ढुङ्गाको छ पनि औला माया ना मारेमा पनि हङकङ पोखरा निर्मोही आफ्नो कोछर ए हङकङ पोखरा निर्मोही आफ्नो कोछर फ्रेन्ड हङकङ पोखरा बाइक अन्द र ब्यान निकै नै ब्युटिफुल नम्बर एन्ड फर एभर सङ्ग तपाईँको माझमा प्ले आउट गरिसकेको छु भने अब हामी कार्यक्रमको लास्टमा पनि आइसकेको छौँ. अघि भर्खर मात्रै आएको जस्तो लाग्छ, अब जानुपर्ने बेला पनि भइसकेको छ. खैर के छैन, तपाईँको माझमा चाहिँ एउटा इन्फर्मेसन राख्छु बफिन्स 98 बारेमा. हङकङका नेपाली युवा गायक सञ्जीव गुरुङले नेपाल आएर आफ्नो साङ्गीतिक समूह बफिन्स 98 सक्रिय बनाएका छन्. लामो समयदेखि हङकङमा रहेर नेपाली सङ्गीतको प्रवर्धनमा व्यस्त सञ्जीव कोइजार एचके साङ्गीतिक समूहका गायक पनि हुन्. सन् 1998 पोखरामा स्थापना भएको बफिन्स 98 शीर्षकको समूहले यसअघि सन् 2001 पहिलो एल्बम नौलो कीर्ति तथा 2003 दोस्रो एल्बम पहिचान सार्वजनिक गरेको छ. साङ्गीतिक समूह स्थापना भएको करिब डेढ दशकपछि 2014 मार्च महिनामा समूहले तेस्रो एल्बम प्राविृत सार्वजनिक गरेको छ. यति बेला गायक गुरुङ समूहका तर्फबाट अङ्ग्रेजी गीतको एल्बमको तयारीमा जुटेका छन् भने ब्यान्डले विशेष गरी राष्ट्रभक्ति गीतलाई आफ्नो मौलिकता मानेको छ. ब्यान्डको एउटा गीत मेरो मनको कथा यति बेला काउन्टडाउनको अग्रस्थानमा पनि रहेको छ. वेल फ्रेन्ड हवन रेडियो अर्फ 104.5 मेगाहर्ज प्रेजेन्स प्रोग्राम पफ ग्यालरीबाट तपाईँको माझबाट टाटा बाई बाई गर्नुपर्ने बेला भइसकेको छ. तर तपाईँको माझमा एउटा ब्युटिफुल नम्बर न्यू सङ्ग तपाईँको माझमा प्ले आउट गर्छु नै. यति जेलसम्म रेडियो अर्फ 104.5 मेगाहर्ज सँगसँगै इन्टरनेट अनलाइनको www.radioarpan.com.np सुनेर साथ दिनुभयो. सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णमा थ्याङ्क यू भेरी मच. मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन सपोर्ट गर्नुहुने टेक्निसियन पार्टनर राज पौडेललाई पनि विशेष आभार व्यक्त गर्दै रेडियो अर्फ 104.5 मेगाहर्ज प्रेजेन्स प्रोग्राम पप ग्यालरीमा लास्टमा महसुस गर बाई फराज अर्फन एन्ड इन्दिरा जोशीको भोकलमा रहेको यो सङ फर्स्ट टाइम प्ले आउट गर्दै बिदा हुन्छु. हवस् त, नमस्ते, ह्याभ अ ग्रेट टाइम. छाती मेरो बोल्दै छ तर तिमी भने बुझ्दैनौ. महसूस करा महसूस करा सत्य तथ्य स्वतंत्र निष्पक्ष समाचार मनोरंजन का लागि सुनो हजुरा रेडियो अर्पण सुनो हजुरा. श्री कैरखोला कालिका जल उपभोक्ता संस्था जुटपानीको वार्षिक साधारण सभा सम्बन्धी अत्यन्तै जरुरी सूचना. यस श्री कैरखोला कालिका जल उपभोक्ता संस्था जुटपानीको 19 वार्षिक साधारण सभा यही जेठ 24 गते शनिबार बिहान 10 संस्थाकै कार्यालय भवन जुटपानी परिसरमा हुने भएकोले सम्पूर्ण जल उपभोक्ता किसानहरूलाई जानकारी गराइसकिएको छ. कारणवश जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछ. अध्यक्ष एवं श्री कैरखोला कालिका जल उपभोक्ता संस्था.